www.attableek.com, the reviver of Iman. ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمد العبد ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصل بالحق وتواصل بالصبر. صدق الله العظيم. دوستوں، سب سے پہلی بات جو خوشی کی ہے، الحمدللہ کتاب اللہ اور سنت رسول اللہ کے باتوں کو سننے کے لیے آپ ہمارے جمع ہوئے. عورتوں کے مردوں کے چلنے سے معلوم ہوا کہ انتہائی طلب میں اس جلسے میں شرکت کے لیے آ رہی ہیں، اس سے کسی بھی مسرت الحمد للہ اب بھی طلب ہے، یہ خوشی کی بات ہے. اور اگر طلب بھی نہ ہو تو پھر کوئی قوت کچھ کام نہیں کر سکتی. طلب بہت بڑی بات ہے. نل نہ خاصے دار نہ دادے خاص، یہ بھی اللہ کا فضل ہے کہ طلب دیا انہوں نے. اگر وہ دینا نہ چاہتے تو طلب بھی نہ دیتے. حضرت خواجہ محمد معصوم رحمہ اللہ بہت بڑے شخص ہیں، 7000 مولانا خلیفہ، یہاں تو 100 آدمی خلیفہ ہو جاتا شور ہو جاتا ہے، خلافت دیتے چلے جاتے. 7000 لاکھوں مرید مجدد صاحب کے کام کی تکمیل خواجہ محمد معصوم نے کیا. مجدد صاحب سے زیادہ تر جیل میں رہے، جین کے جیل میں جیل میں رہے، لیکن وہیں سے انقلاب پیدا کر دیا ہندوستان میں. تقریب ہی نہیں کرتے تھے، خطوط لکھتے. آج ان کے مکتوبات مجددیہ ترکی وغیرہ میں اب بھی پڑھی جاتی، درس میں نصاب میں داخل ہے. ہمارے مشائخ بھی اس کو سامنے رکھتے ہیں، خود ہم نے تو تقریب کیا ہے دیکھا. بہرحال طلب بہت بڑی تھی. صاحب موافقات لکھا ہے ساتھی، انہوں نے تدریج قائم کیا ہے کہ پہلے سما، اس کے بعد فہم، اس کے بعد نطق، اس کے بعد عمل ہے. لیکن مجھے آپ حضرات کی برکت سے سمجھ آیا کہ سما سے پہلے طلب ہے. طلب ہوگی تبھی تو سنے گا، سننے آئی ہے، طلب کے بعد سننے کے لیے آئے. یہ اللہ شاگرد نے لکھا ہے، طلب نے لکھا ہے. یہ طلب اللہ کی نعمت ہے. بہت دیکھتے ہیں خواجہ محمد گر نہ خاصے دان نہ دادے خاص، یاد کیا کچھ نہیں یاد. گر نہ خاصے دان نہ گر نہ خاصے دان نہ دادے خاص، یہ اللہ تعالیٰ ہی کا عطیہ ہے. اور میں سمجھتا ہوں کہ اہل ہند پر یہ عطیہ اللہ کا ہے. خود ہمارے رہتے ہیں، باہر وغیرہ میں رہتے ہیں، جب بات وہاں جو بدلی ہے اس بنا پر کی طرف نہیں، علماء سے ان کا اجتماع ہوتے ہی نہیں. یہاں تو علماء سے اجتماع ہو گیا نا، کسی جماعت کا ہو کچھ تو دیر کی بات سن لیتا ہے. وہ بہت سے ایسے وہاں لوگ ہیں جو وضو بھی اب تک نہیں کر سکتے، ان کو پتہ ہی نہیں کہ فرائض کرنا ہے وضو، کیونکہ علماء ہیں. حرم میں گئے کچھ لوگ ہیں کچھ باتیں کیا ختم, کوئی ان کا تعلق علماء سے استماع سے سننے سے ہی نہیں سما نہیں ہے. اس بنا پر دین سے دوری ہوتی جا رہی ہے, جو چاہے کریں دین سے دوری ہوتی جا رہی ہے, دین کے جو حقائق ہیں اس سے دور ہیں. رسمی چیزیں کچھ رکھنا چاہتے ہیں یہ حقیقی چیزوں سے کوسوں دور ہے. نماز ہے تلاوت بھی کچھ ہے, مگر نماز کس کے لیے کس چیز کے لیے ہے اس سے دور ہے. نماز اللہ سے تعلق کرنے کا بہترین ذریعہ ہے. الوضوء الانتصار عن الخلق والصلاة على الانتصار بالحق. وضوء یہ ہے مخلوق سے الگ ہو جانے کا نام ہے, اور نماز اللہ سے جڑ جانے کا نام ہے. کہیں سنیں گے تب تو یہ کیفیت آلو اندر پیدا ہو گئی ہوگی کہ بھائی وضو ایسا ہے, اتنی طبیعت میں آئی ہوگی بارے کہ بھائی وضو کا یہ درجہ ہے کہ مخلوق سے الگ ہو گیا, نماز کا وہ درجہ ہے کہ اللہ سے متصل ہو جائے. حضرت صحیح طرح زین العابدین کتنے بڑے شخص اللہ علیہ, حضرت حسن یا حسین کے صاحب جانے ہیں, جب وہ وضو کرتے تھے تو چہرہ زرد ہو جاتا تھا. جب وضو کرتے تھے لوگوں نے کہا کہ حضرت آپ وضو کرتے ہوئے اتنا کیوں گندے رکھتے ہیں, آپ تم کو نہیں معلوم کہ خدا کے سامنے کھڑے ہونے کے لیے جا رہا ہوں, ایک جج کے سامنے کھڑا نہیں ہو پا رہا. ہمارے یہ تفصیلات تھے, کوئی شہادت وغیرہ بھی گواہی میں آتے تھے دوسرے دیتے تھے, لیکن اس وقت پہلے تین چار دن میں دیکھتا تھا کہ صبح اٹھتے خرگاہ میں رہتے تھے, جانا ہے کہاں جانا ہے, ہائی کورٹ جانا ہے, کیا ہوگا جج کے سامنے کے شہادت دے رہی. میں تو آدھے گھنٹے رہتے ہیں آپ کا معاملہ بھی نہیں, کہاں مر رہا ہے جج کے سامنے کھڑا ہونا معمولی نہیں, ہر آدمی ڈر جاتا ہے. جب جج کے سامنے کھڑا ہونا ہے تو معمولی نہیں, اللہ کے سامنے کھڑا ہونا معمولی. وَمَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. خیر یہی پتا ہے نماز بھی نہیں ہے. وَمَنْ خَافَ مَقَامَ, کیوں خوف کیسے ہوگا, طلب سے ہوگا, طلب ہی کیا. آپ جنت میں جانا چاہتے ہیں تو ڈر بھی رہے گا اللہ ہم جنت والا کام کر بھی رہے کہ نہیں کر رہے ہیں. وَمَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى. ایک ڈپٹی کلکٹر سے خالد سر کا نام بہت سے لوگ جانتے ہوں گے, وہ بڑے شاعر کے لیے تھانے کے خلفا بھیجے تھے, وہ گئے مدرسے میں کچھ جانچ کے لیے. دفتر سرا پر کچھ سمجھا رہا تھا ماسٹر مدنی, اس نے دیکھا نہیں کہ خالد صاحب کے پیچھے ڈپٹی کلکٹر سے ڈپٹی بنائی تھے کھڑا ڈپٹی کلکٹر بنا دیا گیا تھا, تھوڑی دیر نہیں ڈپٹی کلکٹر نہیں میں ایسے بنا دیں گے جس میں بہت سی چیزیں جان دیں. جہاں تک مڑ کے دیکھا تھا ڈپٹی ڈپٹی صاحب ہیں بنائی بے ہوش ہو کے گیا, بڑے بے ہوش ہو کے گئے. یہ بات آ کے انہوں نے اپنے شیخ سے کہا کہ آ جاتا یہ بات ہے, مجھ کو دیکھ کر کے مدنی بے ہوش ہو کے گر گیا ہے. تو اللہ کا کھڑے ہونے کا کیا حال ہوگا, تو خواجہ صاحب سے حضرت نے کہا اچھا یہ خیال آنے لگا, یہ مطلب کہ بہت بڑی چیز, اچھا یہ خیال آپ کو ہونے لگا, مطلب یہ آ جائے گا تو آپ پھر اپنا جواب ہی میں آگے کر رہا ہوں. خوف ہے خدا اللہ سے. ایک وزیر تھا وہ معذور ہو گیا تھا, بہت ڈر کیا ہوگا کب چلاتا تھا, کیا یہ وزیر تھا معلوم ہوتا بادشاہ کا. ایک بزرگ نے کہا بھائی ان کا مجھے گزرا تو پڑھتے ہیں ہم لوگ تو گزرا وزیر دیکھا بھی کب رہا. ان بزرگ نے کہا کہ یہ وزیر اگر اللہ سے نہیں ڈرتا جتنا अपने गिरती से बादशाह से अगर मलिक ये अगर ये मलिक से जितना डर है मैं बादशाह मलिक से जितना डरता अगर खुदा से डरता तो मलक हो जाता कृष्ण जो है मलिक मलिक मलिक नाथ से जितना डर रहा है कोई और मेरा नाथ मलिक नाथ लोगों का मलिक है जितना ये मलिक से डर रहा है कांप रहा है अगर खुदा से डरता है तो कहां से कहां पहुंच जाता है कॉफी तो है वह मोहम्मद खा मोहम्मद रबी बन हम नफ्स अमीन हवा पर जन्न अल्लाह हम सब ये बहुत पैदा कर रहा है ये मतलूम शरई है माना है ये मतलूम है ये खौफ पैदा करना है और उम्मीद पैदा करना है खौफ उम्मीद भी और खौफ भी दोनों क्या है तो है मैं तो जुड़वा है किसी में कमी नहीं होना चाहिए हजरत मौलाना मोहम्मद ईसा मुंगेरी इतने बड़े सब कोई पूछता उनसे कि हजरत कैसा मिला है तो फरमाते क्या मिला पूछते हो जिसका मिला उम्मीद और खौफ के दरमियान में जन्नत की उम्मीद भी है और दोनों का खौफ भी खौफ है खुदा तलब जब होगी तो ये सब आसान है तलब होगी तो सब आसान नहीं तलब तो कुछ जिंदगी गुजर जाती है सैकड़ों साल गुजर जाते हैं ख्याल भी नहीं होता मेरे पास उन्होंने आज खून किया है वही रिविनी वाले कहा वाले वहां तुम्हारे पास बहुत आदमी जमा होते हैं श्रद्धा की बात किया अरे कभी नहीं कहा वाला वक्त है सब जाने का उम्मत को जिनके पास जो लोग आ रहे हैं उनका वजीफा है परिदा है वजीफा नहीं परिदा है कि हर बात उनको बदला रहे हैं ये नहीं उनके जैसे खुद भी हो जाए वो आया तुमसे हिदा करने के लिए और तुम्ही को खबर में डाल दिया उसने क्या काम होगा कामयाबी तो काम से होगी खराब से होगी जिक्र की यही कहा उन्होंने जिक्र के इंतजाम से होगी इसलिए नहीं पढ़ा उन्होंने उसे बड़े जानते हैं जिक्र के इंतजाम से होगी फिक्र के एहतमाम बल्कि कहा यही मकूम कि आप उनको ये समझाइए सुन्नत पढ़ा रहे अल्लाह से कार्डू पढ़ा करें बहुत अच्छा समझा रहे नॉर्मली है लेकिन मैं चीज देते कर फिर उन्होंने सब आस पास लोग आते हैं तो ये सब है जिन लोगों के पास जो लोग जाते हैं ये नहीं कि उन्हीं जिसे वो भी हो जाए वो तो तुमसे इसलाह करने के लिए आया है और तुमने उसी का असर कबूल कर लिया है तुम लोग बराबर हो गए तारी मतलब दोनों बराबर काम बनेगा आगे जिस कारीगर के आप सीखे हैं वो भी न सिखाए तो उसका फल भी वो भी खत्म हो जाएगा महाराज तलब बहुत बड़ी चीज है मुझे अव्वल महले में मैंने कहा क्या बयान करना है मैं क्या तलब ही बयान करो तलब तो देख लिया तालिब तालिबीन भी मौजूद है तालिबा भी मौजूद है दोनों के लिए दोनों में दर्जा है वजा के लिए अल्लाह कसीर हूँ वजा के रात आज दर्दार हूँ मफर के हूँ वाजर हाजिमा और दो कर दिए हैं वजा के लिए अल्लाह कसीर हूँ वजा के रात कसरत से जिक्र करने वाले मर्द और कसरत से जिक्र करने वाले क्या तकसीर जिक्र बड़ा मतलूब है मानना तकलीर जिक्र ये मुनाफिकीन की सजा है कुल्ला इतना फलेगा मुनाफिकीन थोड़ा जिक्र करते हैं इधर उधर करके रवाना है मोमिन यही जिक्र करते हैं अल्लाह की जिंदा कसीर उबरदार करा अल्लाह क्या होता है तुम्हारे मैं जहां जाता हूं पढ़ता ही आज बदला के लिए अल्लाह कसीर हूँ बदला के बाद अब अल्लाह रहूँ पढ़ता हूँ वाले आजीना कसरत से जिक्र करने वाले मन और कसरत से जिक्र औरतें उनके लिए अल्लाह ने मफरत तैयार कर रखा है और अजय अजीम जिस अजय को अल्लाह अजीम कहे बड़ा उसकी बड़ाई में कोई शुभ हो सकता है उसका अंदाजा नहीं होता सुबह क्या होगा ये अल्लाह ताला ने जब देखा कि जिक्र में ये औरतें मर्दों की शरीक है तो अज में भी शरीक रहेंगे, बड़े बेहिसाबी हो जाएंगे। वही अज भी बयान किया बजदार थी बजदार कसी बजदार कहा अज बजदार हम मफर तुम अज हाजी मान मफर दे जाकर जिक्र कसीर मतलूब शरीर है कितनी जगह कोई लाखों देते सदा फल कसी फिर अर्ज वक्त वो मिल फले बस पूरा कसीन लाल हो चुके हो अरे आई बाय समझ तय कर दिया आप लोग जो होते मैंने इसी को बयान किया था मस्त हो गया इसी को बयान मैंने कहा जिक्र अल्लाह में देते भी जाकिर भी थे सब्र भी करते थे जेल में बार बार भेजे जाते थे। किसी ने कहा कि हजरत बार बार शिकायत कर देते हैं आप जेल में चले जाते हैं कहा इंतकाल को कर आपके मुहिम में उन्हें क्या फर्क आप भी शिकायत कर दिए कहा है मुहिम में उन्हें क्या फर्क कर दिया है जिक्र कसीर की भी आदि थी और सब्र अजीम की भी थे यही दोनों चीजें आगे बढ़ने वाली अल्लाह का जिक्र और सब्र ये हर आदमी के लिए जरूरी सबके लिए जरूरी इब्ने तैमिया के लिए जरूरी हम लोग जरूरी नहीं हमको भी एहतमाम उस जिक्र अल्लाह का करना चाहिए अल्लाह का ला यस्कुरू अल्लाह इल्ला कलीला या अय्युहल्लज़ीन आमनू ला तुल्हिकुम अमवालुकुम वला औलादुकुम अन ज़िक्रिल्लाह अल्लाह ताला ने हमारे बुजुर्गों को ये तारीख जज्बे पर शाह गुलाम अली साहब कितने बड़े आए आज तुर्की की हुकूमत उन्हीं के तरीक पर चल रही है उन्हीं के खलीफा है ईश्वर की बादशाह उन्हीं खलीफा है और उनके आने से मुंसिब लगाती है बैठे बैठे कोई कुछ लोग आए उनके घर में बैठ गए उसके बाद देर हुई तो उनके जिक्र में कुछ फर्क आया होगा तो जितने दर्शरी के कागजात हो गए ध्यान कर दिए सामने कहा हजरत ये क्या कहा इतनी दया से तुम हमारे घर बैठे हो तो जी चाहे घर देकर भी न चलो ये था दुनिया जी आज उनके बादशाह उनके मुनि थे उन्हीं पर हुकूमत चल रही है अल्लाह ताला शाह गुलाम अली साहब बड़े आदमी अल्लाह ताला हम सब लोगों को अपनी तरफ अता फरमाए जैसा उन्होंने कहा कि लोग जिनके पास आ गए उनको अल्लाह ताला के खोजे पीछे बैठे चले गए होगा तरफ तरफ हो गए खुद आदमी अपने वक्त को जाया नहीं करेगा फजूल जाया नहीं करेगा गर्न खास बहुत उधर जुड़ा है गर्न खास महाराज मैंने ये कहा नुकते की बात है आप लोग अल्लामा शास्त्री ने यह कहा है कि अवगरण क्या होता है समा सुनता है फिर उसके बाद याद करता है हिब एक बार फॉर्म होता है उसके बाद अमल होता है ये चार चीजें कही देख लीजिए उसने देख लिया मैं कहता हूँ पहले तलब हो उसके बाद समर है इस भाव कम हुआ है जब तलब हुए सुनने के तब तो अमल करेगा महाराज बात तलब पहला तलब बहुत बड़ी चीज है अल्लाह की तरफ तलब में दीवारे पहले हो अपने दिल बच्चों के बने हमें और अल्लाह के सब्र ले सत्फर दंद दंद ऐ के सब्र ले सत्फर दंद दंद सब्र तुम तारी रद्दे दुल बना ऐ के सब्र ले ऐ दुनियाए दू सब्र तुम तारी नेमल माह दू जो आसमान बना ना उसे तुम आप दोस्तों अल्लाह की तरफ कुछ न हो तरफ कुछ न हो आज ही का स्मरण है पहुंच जाओगे एक आह में आदमी पहुंचता है आ रहे तब तो भाई फरमाते हैं कि सब लोग अपने आमाल को लेकर के अल्लाह के दरवाजों पर खड़े थे कोई तिलावत कोई जिक्र ये बंदे आज आज अज से लेके गया सब दरवाजे पे रह गए अंदर पहुंच गया इसी तरह पर नबी अकरम अल अजो फकरी गलत है فقط نہیں عجز ہے رات رات عجز ہو فقط عاجزی میرے قدرت نہیں بادشاہت نہیں رسالت بھی نہیں میرے لیے فخر کیا آج چنانچہ قرآن لکھتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم کی ابدیت پہ کوئی اندازہ لگا ہی نہیں سکتا کہ ابدیت کس مقام پر ہے نبوت کے رفع کا اندازہ ہے لیکن ابدیت کا اندازہ نہیں اپنے کو مٹایا جو جس نے مٹایا اپنا نام و نشان جس نے مٹایا اپنا نام و نشان حق تقریم کا بڑا بڑا دوستوں بزرگوں یہ سورہ پانچ دیوی کی سورہ ہے چھوٹی سورتوں میں سے ایک سورہ ہے نادر یہ بھی اسی میں سے نہیں پورا دن اس کے اندر سما دیا اللہ تعالیٰ نے حضرت امام شافعی رحمۃ اللہ علیہ فرماتے ہیں کہ اگر قرآن میں کچھ نہیں رہتا یہ سورہ بھی عمل کے لیے کافی قسم ہے زمانے کی اللہ تعالیٰ زمانے کی قسم کھا رہے ہیں ہمارے زمانے کی قدر قیمت ہے جیسے اس مکان کی قدر قیمت ہے زمانے کی بھی قدر ہے مکان ہو اگر زمانہ نہ رہے تو یہ رہ سکیں گے مکان بیکار زمان رہے گا تبھی تو اس میں رہیں گے چاہے کوئی رہے چاہے کم زمان ہو یا کوئی بھی ہو کچھ عدم تو عدم کوئی تو جس طرح کمان کی مکان کی قدر قیمت ہے کیا زمان کی قدر قیمت اللہ تعالیٰ بیت اللہ کی بھی قدر پائیں گے اور زمان کی بھی قدر ہے یہ دیکھیں تین ورثے گھوم وہ تور سیری وہ ہاتھ بلد ابھی کسم کھا رہی تھی بلد علی زمانے کی بھی قسم زمانہ بھی خوش ہو گیا ہوگا کہ اللہ بھی ہماری قسم بہت خوش ہو گیا خوش ہونے کی بات اللہ تعالیٰ کے اللہ تعالیٰ ان کے درجہ کتنا گرم کر دیا انجیر کی بڑھا دیا زیتون کی بڑھا دیا خوش ہے سب خوش اور پھر نفع بھی رکھا اللہ ہے زیتون میں بھی نفع ہے انجیر کی اور آپ سے ہی میں نے انسان کے خوش اصل میں زمانے کے یہ انسان آتے نہیں اللہ سے بڑے کچھ سچا ہو سکتا ہے جب خدا کہہ رہا ہے کہ گھاٹے میں تو ہم کو گھاٹے میں اپنے سمجھنا چاہیے اور اس کے بعد اس کا علاج بتلا ہے تو اسے علاج کو پیش نظر رکھنا چاہیے ہے نہیں اسے اب مختصر میں کہوں گا میں مضمون تو بہت بڑا اشر ان انسان ان میں کیا اور سب بچے یا پھر کیا چاہے ان انسان بڑا اشر ان انسان لفی ردا پھر تاکہ دیا ہے یقیناً گھاٹے میں گھاٹے میں ہے تو اس کی ترکیب یہ نہیں کہ نہیں بتلائی اللہ تعالیٰ مگر وہ لوگ یہی مان لایا بس گھاٹے سے وہی لوگ نکلے یہی مان لایا اس سے باقی کوئی نعمت دنیا میں نہیں ہوتا ایمان کو بیچا جا رہا ہے ایمان کو بچاؤ ایمان رہے گا ایک رہے گی جہنم سے نکالے جا رہا بڑا شوق ہے وہ ٹھیک ہے رنگوں کا پتہ لگا ہمیں جعفر صادق کہتے ہیں کہ عام لوگ تو رات تک رات رحمت اللہ کو ارجا آیت کہتے ہیں سب کی امیدواری آئے مگر ہم اہل بیت بڑا شوق ہے وہ ٹھیک ہے رنگوں کا پتہ لگا کو ارجا آیت کہتے ہیں کیونکہ جب تک نبی کا امتی معمولی سے معمولی امتی جہنم میں رہے گا نبی راضی نہیں ہوگا آیا کہ امتی کوئی جہنم میں رہے گا یہ لانا سب سے امیدواری آج یہ میں سو فلم ہوتی ہے لوگوں کو عام ہوں مگر وہ لوگ ایمان لائے اللہ ایمان نربھے کیوں مینو نربھے وہاں تو سبھی ایمان لائیں گے اس وقت ایمان لانا معتبر ہے ایمان لانا الدین عام ہوں ایمان کسے کہتے ہیں در مختار نے کہا تصدیق بما جاء به نبی صلی اللہ علیہ وسلم قطعا جس چیز کو نبی صلی اللہ علیہ وسلم قطعا لائے ہیں اس کا اس کی تصدیق کرنا یہی ایمان تصدیق بما جاء به نبی صلی اللہ علیہ وسلم قطعا کا لفظ ہے حضور صلی اللہ علیہ وسلم کا لایا ہوا قرآن ہے قطعی طور سے معلوم ہے اب یہ اس کو ایمان لانا چاہیے تصدیق الا الذین آمنوا وعملوا الصالحات جنہوں نے عمل صالح کیا اس سب شریف سے مانا جائے, عمل میں بھی شریک, اناس اور رضا سب شریک, تو اجر میں بھی شریک, میں اس کو بہت جایا کرتا ہوں باہر مخاطب جیسے رجال ہے مرد ویسی عورتیں بھی ہیں, وہ بڑی نہیں ہے, ان سے بھی وہ اپنا ہوگا, ان کو بھی جنت ملے گی. ازواج ایک سورہ ہے, اس میں مردوں کو داخل کیا جائے گا, ان کے ازواج میں داخل کیا جائے گا. تو میں نے دیکھا کہ ازواج اتنے بڑھا دیا, اپنا نہیں بڑھا گیا, ازواج اتنے عورتوں کو نہیں اتنی اہمیت ہے, اللہ کے رہتی ہے ازواج کو بھی بڑھایا گیا. تو میں نے سب تفصیل میں دیکھا, مجھے کہیں کیا کر دینا نہیں, ایک اردو کی تصویر ہے تاکہ معانست رہے گا اللہ میں, ایک عربی تفصیل میں معانسر الواج ہوں سے جنرل میں الواج نہیں رہیں گے تو سنسان جیسے عورتوں ہوں گی, الواج عورتوں میں نہیں کہا, بیٹوں میں نہیں کہا, بیٹیوں نہیں کہا, الواج کو کہا بھائی دیکھ لیجیے قرآن الواج, اللہ تعالیٰ تو الواج کی فکر کرنا کرتا ہے, لیکن الواج عام طور سے شہرت قدر نہیں کر رہی ہے, یہ بھی مسئلہ ہمارے یہاں اور مفتی میں کسی درجے میں ہے, کسی درجے مفتی میں ایسے مسائل آتے ہیں کہ انہوں نے انہیں مقدر سے بہت ہی شکایت کی, اللہ تعالیٰ ہم سب کو چیز یاد کرنا ہے عورتوں کے لیے, تب معاشرہ صحیح ہوگا, معاشرہ صحیح دونوں کے بناو سلا سے ہوگا, ایک کی طرف سے نہیں ہوگا. الرجال قوامون علی النساء, رجال قوام ہے نساء پر مگر سختی سے بل معروف, ہم آشرو ہن بل معروف, رجال قوام ہے تو قوام ایسے نہیں جو ہاتھی کے زمانے میں جیسے ہیں, سب پر محبت کر رہا ہے رجال قوام اور نساء سب پر, وہ آشرو ہن بل معروف اور ان کے ساتھ اچھا ماحول تھا. قوامیت کا مطلب یہ ہے کہ آشرو ہن بل معروف, کوئی نظام چل نہیں سکتا ہے جب تک کہ حسین نرم کے ساتھ حسین خوش نہ ہو. حضرت نے ہم کو بلایا بتایا کہ میں کیا چاہتا ہوں تم لوگوں سے, بھائی صاحب جا کر سے پوچھوں جی بس ہم لوگ کیا بتاتے, فرق کہا کہ میں یہ چاہتا ہوں کہ حسین نظم ہو حسین خود کے ساتھ, تمہیں مدرسہ تھا یہ نہیں کہ خالی حسین نظم میں سب کچھ کرتے رہے, حسین خود کا جو وزن وہ راضی ہونا چاہیے, پندرہ دن ہوتا ہے کوئی نظام چاہے حکومت ہو یا مدرسہ ہو یا گھر ہو, بغیر حسین نند کے ساتھ, حسین نند کے ساتھ جب تک حسین خود نہیں آئے کمال نہیں پیدا ہوگا. اسی طرح خانقاہ والے نے کہا, میں کہ خانقاہ میں جاتے ہیں آپ لوگ, آپ نے یہ جاتے ہیں جس طرح خانقاہ ہوا نہیں آتے ہی وہاں صدیق صاحب کبھی پوچھتے تھے, کبھی وہاں صاحب سنا تھا آپ خانقاہ کہیں چلاتے ہیں, میں کہا حضرت ویسے جسے آپ ہزار چاہتے ہیں اس لیے میں بھی اسی کی اتباع کر رہا ہوں, کہا خوش رہے خوش رہے کثرت ذکر, میں نے کہا کثرت ذکر میں حسرے خود خوش ہو گیا, کہا لکھ دیجیے میں کسی جانے دیتی ہوں, کثرت ذکر یعنی صرف ذکر ہو, ذکر بھی ہو اس کے ساتھ ہوتے ہیں خود بھی, یعنی ذکر کے بعد کبر آ گیا عجب آ گیا کچھ نہیں قدر نہیں مارا. دوستو اللہ تعالیٰ نے قرآن پاک ہم کو دیا ہے بہت بڑی نعمت ہے, اس سے بڑھ کے کوئی نعمت نہیں, جب ملک مقرر آدھی ہو جائے شفا سے نبی مرسل ملک مقرر جب عاجز ہو جائیں گے تو قرآن اٹھے گا شفاعت کے لیے, ملک مقرر مخلوق ہے نبی بھی مخلوق ہے, اور یوں تو اللہ تعالیٰ کی صفت سے کرائیں گے दाई की सिफत ज्यादा करीब मनीबत अपने लड़के की बेटी भेजे इतनी तो हुजूर मखलूक है और वो जो कुरान है वो कलाम नफ़्सी है उसे सिफत अल्लाह ताला हम सब लोगों को इन हकायक को समझ करके अपनी इस्लाह की फिक्र है इस्लाह की जरूरत है सिर्फ जवानों को नहीं बचा हमारे बूढ़े भी अफर में जिंदगी भी आ जाए अपने बुढ़ापे पकड़ बुढ़ापे बर्बाद करो जवान जवानों को लिखते ख्वाजा मोहम्मद मासूम है मैं जवाना ने मुस्तैदान से कहता हूं ख्वाजा मासूम ये अपने अपने जवाहरात को खसीस करकर ये परेशान न करो क्योंकि अल्लाह ताला ने जवाहरात दिया है अंदर जो तुम्हारे अंदर मनका था उनसे तो आगे बढ़ो न कि ये कंकड़िया इसके वन में इसको तबाह न करो अपने जो हालात हैं जो तुमको खसूसियात और कमाला दिए उसको बाकी रखो उसे आगे बढ़ो इसी बिना पर लिखा है कि जिसको भी नस्बत मिली है खुदा की उमूल जमाने में मिली है क्यों इस वजह से जवानी शहवाद की तरफ ले जाती है उसमें शहवाद को तोड़ करके जब इलाहियात की तरफ आएगी तो अल्लाह बढ़ा देगा कुर्बानी करने के लिए गाय कैसी आई तसुरु नाजरीन ऐसी गाय हो जो सब निशान छाने लगा हो हर घर का पीली हो और तस्तुर नाजरीन उसको जब जमा करोगे तो वो बोलेगी इसी वजह से उलमा ने लिखा है कि लल तलाल बिल रहता तुम को मिलमा कहीं बोल जो महमूद ठीक को खड़ा करोगे अल्लाह के लिए अल्लाह तुमको सराहेगा बढ़ाएगा कहा तक ये दोस्तों अल्लाह ताला की तरफ बहुत बड़ी चीज है बहुत शेर गर न खास्ते दाद न दादे खास अगर वो देना न चाहते तो तलब भी न देते तलब भी किसी का सबका फिर फेर नहीं है आज कुछ अलियाद होना चाहिए तलब भी किसी का सबका ये न समझो राजा जिक्र के बारे में लिखा है कई मेरे क्या कि जिक्र खुदा के दो जिक्रों के दरमियान में हमारा जिक्र है अल्लाह ने हमको याद किया तो हमने जिक्र किया जब जिक्र किया तो कह दिया कि मैं तुम्हारे साथ हूं तो हमारा जिक्र बंदे का जिक्र अल्लाह के दो जिक्रों के दरमियान में है अल्लाह ने याद किया हमको जिक्र के साथ तो हमने जिक्र किया जब हमने जिक्र किया तो कह दिया पर तुम नहीं अल्लाह अल्लाह हम सब लोगों को इन हकाय को समझने के तौर पर ये उसको बताने का इसमें ज्यादा मौलिक वही शेख है बहुत मशहूर जानते हैं उन्होंने बहुत उसे पूरा लिखा अपने लोग समझाइए अल्लाह से ताल्लुक पैदा करो निस्बत पैदा करो गफलत पैदा रखो बहुत बड़े ताजिर भी हुआ है और खासतौर से मैंने आज ही किया जो आप लोगों के पास फरीदा आपका है कि खुदा की हुकूमत बन जाती है हमारे अदर फरमाते थे कि पीर के काम रसूल तक पहुंचाना है न कि अपने तक पहुंचाना है अपने मनाफे तुम हासिल करो ये मुरीद का हक नहीं मुरीद का तुम्हारे ऊपर यह हक है कि तुम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तक पहुंचाओ ये और जब नबी तक पहुंचेगा खुदा तक पहुंचेगा अब मैं ढूंढने के हर चीज पता मिल गया नबी मिल गया फिर खुदा मिल गया अल्लाह ताला की सब इनायात अब भी है नजर दर्दी रहा नाफी पता जाए मगर न यार मनस कर दिया है लोग कहते हैं नजर ही कम हो गई वरना अल्लाह तो वैसे ही रोशन है आफ्ताब वैसे ही अब भी बहुत से लोग अल्लाह का फूल हासिल कर रहे नहीं हर हाल में अल्लाह से राजी रह गया ये अल्लाह के करीब होने की सबसे बड़ी दलील है बहरहाल अल्लाह ताला ने अपने फजल व करम से यहाँ के लोगों के तलब को देख करके खुशी हुई तलब बगैर देखता हूँ तड़प हमारे बच्चे अभी बोली नहीं आ रही, अल्लाह ताला हम सब लोगों को अपनी तलब तलब शौक और जोर बल है ये दे करके कर्म को बिल्कुल हमारे मस्त कर अल्लाह ताला हम सब लोगों को इन बातों से मुनासिब पैदा कर सब दुनिया में सब तुमने सब कुछ कर दिया लेकिन अल्लाह ही को राजी नहीं किया तो क्या किया अल्लाह अर्जना वर्ज अल्लाह अल्लाह तो हमको राजी कर दे तू हमसे राजी हो जाए इन जो इला रब का राज एक मर्जिया पर खुली वादी पर खुली जन्नती जो तू राजी हो गए हमारे अमाल से अहकाम से तो हम राजी होंगे तुम्हारे आज तुम राजी होंगे हमारे अहकाम से तो हम राजी होंगे तुम्हारी इताअत से जब राजी होंगे तो कहेंगे और बेसाखी नहीं है कैसी कैसी औरतें कई सौ औरतों को मैंने लिखा मैं अकबारे सलाम में कई सौ औरतों बाल औरतें बन ढक के आती है छोड़ हर लिहाज तुम मेरी तुमको जरूरत है अगर शौहर कहता है मुझको हर रोज कौन जाके टाट पहनती है अल्लाह के लिए जब वक्त अखीर होता है तो शौहर को जगाती है उठो उठो अपना बहुत आगे बढ़ चुका है अब तो सो गए औरत जगाती है मर्द को हमारे आदमी मलिश होती है उठू भी माना है ऐसी कैसी औरतें सुनेंगे कहती वह क्या क्या करती है घूमने वाली औरत बिल्कुल अल्लाह का शुक्र हमारे मरीज आई तहजुद के हालात और कहते ऐसी बता दी मुझे सोने अच्छी कहाँ से बोल रही है कोई नहीं दाद बिल्कुल अल्लाह ताला देता भी है वहां मर्द औरत की कह रही है अल्लाह ताला मर्द को बता देना हम फरमाते हैं दुआ की अल्लाह ताला से बोल दे अल्लाह ताला हम सब लोगों को अपने फजल करो से अपनी तरफ दे शौक दे अल्लाह ताला अपना बना दे अल्लाह कुन लना मजाना रखा हमको नन्नू यानी मार्बल गोई के पोते लिखा लिखा है किताब में अखबार से दे दिया तो मौलाना माथानी ये कहते थे कि ये दुआ पढ़ो फिर माथानी को मैंने देखा कहा जिस वक्त मैं दुआ पढ़ता हूँ मेरा सिला खुद रहता है खुद रहता है अल्लाह कुन लना मजाना लगा आप हमारे हृदय में हमको अपना बना इससे बड़ क्या हो सकता है बड़ा दुआ करिए अल्लाह तला से अल्लाह तला हम सब लोगों को आफियत दे और सूरह के मुताबिक फिर कभी जिंदगी रही सूरह के मुताबिक ईमान का हो गया उनको हमारे सारे हमने सारे ईमान के बाद और फिर उसके बाद दूसरों को नसीहत भी करे ये उसका उसमें अगर कोई मशक्कत हो बर्दाश्त करे होगी पूरे तफी होगी इतनी भी तफी होती है जलाल वगैरह इतनी तफी करते हैं हम लोग तफी करते हैं मेहमानी वाली है समझो न समझे जाते अल्लाह ताला हम सब लोगों को बड़ा पार का सही शौक अदा करना है और उससे अपनी मोहब्बत को अपनी नस्बत को कभी करना हम जानते नहीं अभी मुझे मोहम्मद वगैरह थे मुझे मुफ्ती मोहम्मद सभी करते लेकिन मतन है कुरान क्या है मतन है और बुखारी शरह है उसका इस वजह से मेरा मतलब ये पहले मतन पढ़ो उसके बाद कभी काफिया पढ़ते हो कल सजाई पढ़ते हो तो वहाँ उलट रहे थे मैं वहाँ ये कहा नहीं ये कर दिया मैंने इधर ये भी किया मैंने कहा मतन ये कुरान मतन है तो मतन पढ़ो कहा था मतन गलत नहीं कहा था और उसके बाद बुखारी शरा है अखबार ले आएंगे बुखारी मेरे कुरान पढ़ो अल्लाह अल्लाह وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا يا الله سم مرضوں کے اندر بھی اپنی طرف پیدا فرما اپنی محبت نسبت سے سرفراز ہماری عورتیں ہیں हमने वो कमतर समझती है, मगर उनके अंदर भी अल्लाह आपको इश्तेदार रखना है। अगर वो सही करें तो मर्दों से भी आगे बढ़ सकती है, लिखा होने वाले इस पर आप अल्लाह ताला से दुआ करें। अपने सब आयशा के लिए, हम आपके लिए, मर्दों के लिए, कि अल्लाह ताला अपनी तरफ पैदा फरमाए और उसके मुताबिक जिंदगी गुजारने की तौफीक दे। जन्नत हमारी मुंतजिर है, अल्लाह हमारा मुंतजिर है, वहाँ कोई कमी नहीं है। अल्लाह ताला हम सब लोगों को तलबे तलब अपनी नस्बत की मोहब्बत की पैदा फरमाए और उस तरफ के नतीजे में अल्लाह ताला इन नेमतों से हमको नवा दे। अल्लाह मुख्तसर दुआ भी अरब बना तकबल मीना है इनका तस्वीर नदीम रहमत अरहमराहमीन रहमत सदी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम।